हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा रोजाइमा लोक भाकाको अर्को एउटा रमाइलो बसाइले आज पनि तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह 4 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ र तपाईँले नै सुन्न चाहनुभएको, तपाईँलाई नै मनपर्ने तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि राख्छौँ। र सुन्नमा लागेको छ कुनै लोकदोरी भाका भनेदेखि चाहिँ यति बेला हामीलाई फोन गर्न सक्नुहुन्छ 0556563332। यो बाटो तपाईँको लागि खुल्ला गरिसकेका छौँ। र यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा आफ्नो रोजाइमा रहेको भाका सुन्नका लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते दिदी। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट है? हजुर। हाम्रो राधाजी? हजुर। के छ राधाजी, खाजा खानुभयो त? भइसक्यो दिदी। अनि के गरेर बस्नु भएको छ त? ठिक छ, अनि कुन भाका सुन्न मन लाग्यो आज? कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ, छुटौ, नमस्कार। देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। आँखामा फन्न पानी जे हेर्ने तिम्रै रूप बन्छ नि खोलीमा जालुका। देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। देखेपछि सानोलाई झुर रूपै मेरो मन हुन्छ हालुका। तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र तपाईँलाई पनि सुन्न मन लागेको छ यस्तै गरी कुनै लोकधुरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोला 0556563332। यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला रोजाइमा लोक भाकाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? आज आवाज अलिकति बिचबिचमा काटिएर आयो कि जस्तो लागिरहेछ कि, त्यही भएर पदमपुरबाट हाम्रो सरोजी हो कि जस्तो लाग्यो। के छ त हालखबर, खाजा खानुभयो? मेरो पनि भइसक्यो। अनि आज हाम्रो सरोजी रोजाइमा लुक भाकाको व्यवसायमा त पहिलोपटक है? त्यही होला है, माया गर्न छोड्नु भयो भने फोन पनि लाग्न छोड्छ नि फेरि। त्यही त है, जे होस् धेरै माया गर्नुहुन्छ, मनदेखि माया गर्नुहुन्छ हाम्रो सरोजीले, त्यही भएर है। कुन भाका सुन्न मन लाग्यो? ए झमझम दर्कियो पानी, कसलाई सुनाउनुहुन्छ नि विशेष गरी? धेरैजनालाई सम्झिन पाइँदैन सरोज, एकजनालाई मात्रै। ल हुन्छ, रेडियो सुन्दै गर्नुहोस् है। नमस्कार। रोदीकी मैयालाई देखेर, रोदीमा मैयाउनी थिइन, रोदीकी मैयालाई देखेर, सुर पनि कहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर, सुर पनि कहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर। परेसी घरै बस्न मन लाग्दैन सानी, ए झमझम तर्कियो पानी, जोगायो छाताले छेकेर, रोदीमा मैयाउनी थिइन, रोदीकी मैयालाई देखेर, रोदीमा मैयाउनी थिइन, रोदीकी मैयालाई देखेर, सुर पनि कहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर, सुर पनि कहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर। Dil mein दर्कियो पानी जोगाए छाताले छेकेर सरोजीको रोजाइमा रहेको भागा तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लुक भागाको व्यवसायी हो, तपाईँ पनि आउन चाहनुहुन्छ सुन्नमा लागेको छ कुनै लुकधोरी भागा भनेदेखि फोन गर्नुहोस् हामीलाई 0556 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट समिता श्रेष्ठ। के गर्नुहुन्छ समिताजीले? पढ्दै हुनुहुन्छ? ल, कहाँ पुऱ्याउनु भयो पढाइलाई? टेनमा। राम्रोसँग पढ्नुहोस् है। अनि आज कुन भाका सुन्न मन लाग्यो? अनि कसलाई सुनाउनुहुन्छ नि विशेष गरी? एकजनालाई मात्रै सम्झिनुहोस् त। धेरै धेरै धन्यवाद छ, अहिले भने सुटौँ है। नमस्कार। कसैको कर हुन्छ डर हुन्छ, बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो। जिन्दगीको घर बनाऊ एउटा सानो सानो, आशाको जगा लिएर विरतीको छानो। कर हुन्छ डर हुन्छ, बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो। जिन्दगीको घर बनाऊ एउटा सानो सानो, आशाको जगा लिएर विरतीको छानो। आशाको जगा लिएर विरतीको छानो। भाइ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ, सुन्न मन लागेको छ कुनै लोकधोरी भाका भनेदेखि फोन गर्नुहोला हामीलाई 0556 63 332। यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ र तपाईँलाई जुन भाका मनपर्छ, जस्तो भाका तपाईँ सुन्न चाहनुहुन्छ, जुन भाका तपाईँ धेरै गुनगुनाउनुहुन्छ, यति बेला सुनिहाल्न मन लागेको छ भनेदेखि हामीलाई फोन गर्नुहोस्। हामी पक्कै पनि तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि राख्ने नै छौँ। भर्खरै बजारमा भित्रिएका भाकाहरू मनपर्छ भनेदेखि पनि रोज्न सक्नुहुन्छ। अलिकति पुराना पुराना लोकधोरी भाकाहरू सुन्न चाहनुहुन्छ भने पनि फोन गर्न सक्नुहुन्छ। हामी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेको भाकालाई तपाईँको माझमा रोजाइमा लोक भाकाको व्यवसायमा रहेर प्रस्तुत गर्नेछौँ। र यति बेला रोजाइमा लुक भाकाको व्यवसायमा आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चन्डी भन्ज्याङबाट एलिसा। के गर्नुहुन्छ एलिसा? ल ठिक छ, अनि आज रोजाइमा लुक भाकाको व्यवसायमा आउनु भएको छ, कुन भाका सुन्नु मन लाग्यो, कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ, अहिले भने छिटो नमस्कार। घर घडेरी जोड्न भाउलाई पैसा चाहियो रे, घर घडेरी जोड्न बहिनीलाई नि रहर छ रे, स्कुटर चढ्न श्रीमतीलाई गरगहना, भाइलाई चाहियो ल्यापटप श्रीमतीलाई गरगहना, भाइलाई चाहियो ल्यापटप कसले देख्छ परदेशमा आँसु खस्या टप टप, खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा पुर्याउला भनेर, खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा पुर्याउला भनेर, सबको इच्छा पुर्याउला भनेर। कतार चार पाँच वर्ष तिन साल बसे सौदीतिर, कतार चार पाँच वर्ष जगाए नि दुखै दुख छैन मनमा हर्ष, हँसाउनलाई मुगलान पसे परिवारको मुख, हँसाउनलाई मुगलान पसे परिवारको मुख, कहीँ गए नि पाइन मैले धन फल्ने रुख, भयो जीवन परदेशमा बन्दा कि खोइ त मेरो ए दैव जिन्दगी, भयो जीवन परदेशमा बन्दा कि खोइ त मेरो। तपाईँ यति बेला रोजाइमा लुक भाकाको व्यवसाय सुनिराख्नु भएको छ र तपाईँको रोजाइमा रहेका भाकाहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र भने कार्यक्रमबाट छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले रोजाइमा लुक भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद र फोन सम्पर्कमा आउनुहुने प्रयास गर्नुहुने तपाईँलाई अन्तमा धेरै धेरै धन्यवाद भन्दै रोजाइमा लुक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त, नमस्कार। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। ओहो।